नाच्ने कोही भालो चाहने, यसरी सुरु भएको हो हाम्रो फेसबुकको कहानी। कोही मान्छे हुन्छ नराम्रो सोच्ने कोही भालो चाहने, यसरी सुरु भएको हो हाम्रो फेसबुकको कहानी। ए बारुले कम्बर हामी विवादमा परेर खबर पठाऊ नानीले मलाई घर सल्ला गरेर तिम्रो चाहना पुरा गराउँछु यही तिजमा नाचौली